एक्शन कॉमेडी लव स्टोरी म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन तिमी जहाँ एक्शन कॉमेडी लव स्टोरी म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन तिमी जहाँ नमस्कार अनि हार्दिक स्वागत छ गोर्खा एफएम 93 मेगाहर्ज मार्फत काठमाडौँ र यसको आसपास सँगै विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत आज पनि हामीहरू आइपुग्यौँ kollywood.com अर्को नयाँ श्रृङ्खलाका साथमा तपाईँहरू समक्ष विश्वभरि एकैसाथ www.gorkhafm.com सँगै देशभरिका तमाम रेडियो स्टेसनका तरङ्गहरू मार्फत र ती सम्बन्धित रेडियोका वेबसाइटहरू मार्फत हामीहरू तपाईँहरू समक्ष विश्वका हरेक कुना कुना समक्ष पुग्नका लागि उपस्थित भइसकेका छौँ। गोर्खा एफएम स्थित केन्द्रीय स्टुडियोमा मलाई जनक कार्की टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ अनि आवाज लिएर उपस्थित भइसकेको छु शशी शर्मा मजगैया अनि मलाई टेक्निकल सपोर्टमै मिरा र जनकजी दुईजना साथीहरूले सहयोग गर्दै हुनुहुन्छ। आवाजमा शशी शर्मा मजगैया उपस्थित भइसकेको छु। तपाईँ यो कार्यक्रममा आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com मा पनि सुन्न सक्नुहुन्छ र आफूलाई मन पर्यो भने डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ। र त्यसै गरी यो कार्यक्रम आजै बेलुका 6 बजेदेखि 7 बजेसम्म काठमाडौँको अनलाइन रेडियो यामजे मार्फत पनि तपाईँ सुन्न सक्नुहुन्छ। अनलाइन यामजे रेडियो मार्फत पनि तपाईँ 6 बजेदेखि 7 बजेसम्म प्रत्यक्ष विश्वका कुना कुनामा रहेर kollywood.com सुन्न सक्नुहुन्छ भनेदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तमाम रेडियो स्टेसनहरूबाट त तपाईँ सुनिरहनु भएको छ। जानकारी दिनुपर्छ पूर्वको रेडियो सप्तकोशी, पश्चिमका रेडियो हापुरे, रेडियो तुलसीपुर, रेडियो प्रकृति, रेडियो झरना लगायतका रेडियो तरङ्गहरूबाट तपाईँ सुन्दै हुनुहुन्छ अनि प्युठान र त्यसको आसपासमा रेडियो मान्डवी मार्फत पनि kollywood.com मार्फत हामी तपाईँहरूलाई आवाज स्पर्श गरिरहेका छौँ। नेपाली फिल्म इन्डस्ट्री यतिखेर कुन धारमा अगाडि बढिरहेको छ? नेपाली फिल्म इन्डस्ट्रीमा बनिरहेका प्रदर्शन भइरहेका चलचित्रहरूले बक्स अफिसमा कस्तो कस्तो कलेक्सन गर्न सफल भइरहेका छन्? अहिले लागिरहेका चलचित्रहरूको अपिबल्स कस्तो भइरहेको छ? बक्स अफिसमा लेटेस्ट प्रदर्शित चित्रहरूले कति कलेक्सन गर्न सफल भए? कलाकार, निर्माता, निर्देशकहरू कहाँ कहाँ के गरिरहेका छन्? ताजा अपडेट इन्फर्मेसन हामी गर्ने गर्छौँ। आजदेखि कुन चाहिँ चलचित्र प्रदर्शन हुन लागिरहेका छन्, कमिङ विकमा कुन चाहिँ चलचित्रहरू लाग्नेछन्, आगामी दिनहरूमा बहुप्रत्यक्ष चलचित्रहरूको लिस्ट कुन कुन चलचित्रमा परेको छ हामी त्यो पनि जानकारी दिने गर्छौँ र योभन्दा अघि लागेका चलचित्रहरूको रेकर्ड कस्तो छ इन्डस्ट्रीमा त्यो पनि हामी ताजा अपडेट तपाईँहरूलाई गराउने गर्छौँ। आजको यो श्रृङ्खलामा मैले एकजना नायिका वा निर्मात्रीको रूपमा पनि अत्यन्त आफ्नो छवि उचाइमा पुगाउनु भइसकेको छ शुभेच्छा थापा र त्यसै गिरी अत्यन्त चर्चित निर्देशक राजु गिरीलाई निम्त्याएको छु। उहाँहरू आउँदै हुनुहुन्छ यो जानकारी मैले पाएको छु। यसर्थमा आउनुहोस्, आजदेखि अल नेपाल प्रदर्शित एउटा चलचित्र अलविदाबाट तपाईँहरू समक्ष एउटा साङ्गीतिक कोशीले पेस गर्न चाहन्छु आजको यो प्रोग्रामको एपिसोडको सुरुवातमा। स्वीकार्नुहोस् भयो आज आमामामामा होइन हौ कान्छी, अस्ति भेट्दा त मुखाभरि डन्डी फोर कालो कोठी पोतो देख्थे त, आज एकाएक गायब, कस्तो आश्चर्य। यो त भगवती हर्बल होम एन्ड स्क्रिन केयर सेन्टरको कमाल हो त नि कान्छा। हामी कहाँ अनुहारको चाया पोतो, डन्डी फोर, कपाल झर्ने तथा फेसियल सम्बन्धी सम्पूर्ण उपचार ग्यारेन्टीका साथ गरिन्छ। साथै अनुहारमा भएको कालो कोठीको सफल उपचार पनि गरिन्छ। कालो कोठीको उपचार नभएमा पुरै पैसा फिर्ता। विस्तृत जानकारीका लागि भगवती हर्बल होम एन्ड स्किन केयर सेन्टर, व्हाइट हाउस कलेजको अपोजिट, बानीसुर, काठमाडौँ। सम्पर्क नम्बर 98510 77 356 01 44 90 163। कसलाई हुँदैन सुन्दर हुने चाहना? चाया पोतो र डन्डी फोर हटाउने क्रिम, कपाल झर्ने रोकी, नयाँ उमार्ने हेयर ऑयल, महिलाको स्तन घटाउन, बढाउन तथा टाइट पार्न, थाहै नदी जाड रक्सीको कुलत छुटाउन, चाउरीपना हटाउन, मानिसको उचाइ बढाउन, महिलाको पेटको चिरा हटाउने ग्रे, शरीरको मोटोपना घटाउन र बढाउन, पुरुषको लिङ्गको विकास र कडापनको लागि, र महिलाको योनि टाइट गर्न यौन उपचार, अनुहारको गोरोपन बढाउन, स्वास्थ्य र सौन्दर्यको लागि ड्याजल फिटनेस शप, सुकेदारा चौक, बजाज शोरुम सँगै। फोन 43 75 320, 98 510 39 201, 98 032 97 0 77। बिहान बेलुकी खाना पछि दिनमा दुई पटक दाँत ब्रस गर्ने गरौँ। प्रत्येक 6 महिनामा कम्तीमा एक पटक दाँत चेकअप गराऊ। 1 दशकभन्दा धेरै सेवामा रहेको धरहरा डेन्टल हस्पिटलमा सुपर स्पेसलाइज तथा जेनरल दन्त सेवा उपलब्ध छ। आधुनिक प्रविधि तथा विदेशी सामान प्रयोग गरी छिटो छरितो सेवा दिइन्छ। धरहरा डेन्टल हस्पिटल, सुन्दरा दोस्रो तला, फोन नम्बर 42 56 016, 42 56 016। संसारलाई चिन्नुहोस्, अङ्ग्रेजी सिकेर सम्भावनाका ढोकाहरू खोल्नुहोस्। छिटो र छरितो तरिकाले सामान्यदेखि अन्तर्राष्ट्रिय स्तरको अङ्ग्रेजी भाषा सरल रूपमा लेख्न र बोल्न हामी सिकाउँछौँ तपाईँलाई। साथै आइल्स र स्याटका तयारी कक्षा पनि सञ्चालनमा रहेका छन्। 25% छुट यही पौष 16 गतेसम्म। छिटो गर्नुहोस्, समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। इन्टरनेसनल इन्स्टिच्युट अफ ल्याङ्ग्वेज म्यानेजमेन्ट, सिआरटी बिल्डिङ, पुतली सडक, काठमाडौँ नेपाल। हटलाइन 2299-744-2299-745। दिल्ली बजार कन्या बहुमुखी क्याम्पस दिल्ली बजारमा भर्ना खुल्यो। बिहानीको समयमा सञ्चालन हुने यस दिल्ली बजार कन्या बहुमुखी क्याम्पस दिल्ली बजारमा बीए, बीएड, बीबीएस, एमए समाजशास्त्र, एमए अङ्ग्रेजी र एमबीएसमा भर्ना खुल्यो। प्राध्यापन हुने विषयहरू बीए तर्फ समाजशास्त्र, जर्नलिज्म, आरडी, अर्थशास्त्र, अङ्ग्रेजी, नेपाली, बीएड तर्फ अङ्ग्रेजी, नेपाली, हेल्थ, बीबीएस 4 वर्षे। हाम्रा विशेषताहरू नियमित कक्षा, उत्कृष्ट नतिजा, सस्तो शुल्क, छात्रवृत्तिको व्यवस्था, पटक पटक नेपाल प्रथम हुन सफल। सम्पर्क दिल्ली बजार कन्या बहुमुखी क्याम्पस दिल्ली बजार काठमाडौँ। फोन नम्बर 44 18 118 44 17 130। बोल्ने कला मान्छेको जन्मजात गुण हो, तर जो कोही पनि निर्धक्क बोल्न सक्दैन। के तपाईँ दुनियाँको सामु निर्धक्कसँग बोल्न सक्ने बन्न चाहनुहुन्छ अथवा रेडियो टेलिभिजनमा आफ्नो करियर स्थापित गर्न चाहनुहुन्छ? त्यसो हो भने आउनुहोस् प्रिमियम एकाडेमीसँग सहकार्य गरौँ। हामी कहाँ आरजे, पीजे, एमसी, रेडियो टेक्निसियन, प्रेजेन्टेसन र भाषण कला सम्बन्धी कक्षाहरू सञ्चालन हुन्छ। विस्तृत जानकारीको लागि प्रिमियम एकेडेमी, कालीमाटी, काठमाडौँ, 42 77 632, 98 18 89 16 74। We don't teach you different things, but we teach you differently. वर्षौंको सपना बल्ल पूरा भयो, डेराबाट आफ्नै घरमा सर्ने भयो। नयाँ घरका लागि कार्पेट, पर्दा, फर्निसिङका थुप्रै सामानहरू पनि त चाहियो नि। सबै नयाँ मात्र किन, केही पुराना पनि मर्मत गरेर राख्नुपर्छ। नयाँ पनि पाइने, पुराना पनि मर्मत गर्न मिल्ने एउटै ठाउँ कतै छैन? तपाईँले सोचे जस्तै सोफाको खोल, गाडीको सिट खोल, पर्दा सिलाउनको साथै मर्मत पनि गरिन्छ। सुपथ मूल्यमा कार्पेट, पर्दाको पाइप फिटिङका साथै फ्री होम डेलिभरीको लागि राजेन्द्र फर्निसिङ सेन्टर, 7 दोबाटो ललितपुर। फोन 98 41 46 56 43, 97 21 38 69 70 06। खुसीको खबर, स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिलले विश्व प्रसिद्ध इटालीको बेस्ट फेब्रिक अर्मानी भित्र्याएको छ। यसैले अर्मानी सुट सिलाउन चाहना राख्नेहरूले अब हामीलाई सम्झनुहोस्। हामी कहाँ ब्याङ्क, फाइनान्स, अफिस, स्कुल, कलेजका युनिफर्म लगायत तपाईँको इच्छा अनुसारको सुट तयार गरिनुको साथै अर्जेन्ट सुट 12 घन्टामा तयार पारिन्छ। स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिल नेपाल टेलिकमको ठिक पछाडि, फोन 44 86 197 44 86 197। हामी कहाँ होम सर्भिसको पनि सुविधा छ। ओहो हरिजी, मर्निङ वाकमा पनि टावल बोकेर चिसोमा नुहाउन सकिन्न, उतै भाइ कहाँ तातो पानीमा नुहाएर फर्क्यौँ कि भनेर। तपाईँ जस्तो मान्छे पनि तातो पानीमा नुहाउन भाइ कहाँ जानुपर्छ र? खुरुक्क सनिसका सोलर वाटर हिटर नलाएर। हो, सर्वसुलभ मूल्यमा जडान गर्न सहज 7 वर्ष वारेन्टी सहितको सन स्काई सोलर वाटर हिटर आजै तपाईँ पनि लगाउनुहोस्। द बेस्ट सोलर वाटर हिटर इन टाउन, सन स्काई सोलर वाटर हिटर। फर मोर डिटेल्स, नेबरहुड अप्लायन्सेस प्राइभेट लिमिटेड, फोन 43 65 138 46 73 164, मोबाइल 98 510 93 608। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो, लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 MHz। Action, comedy, love story. म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। ओ जसमा सौन्दर्य छ, ओ जसमा सुवास छ, जसले दिन्न धोका, ओ जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन। kollywood.com तपाईँ सुन्दै हुनुहुन्छ, हामी काठमाडौँ र यसको आसपासमा 93 MHz मार्फत तपाईँहरू समक्ष पुगिरहेका छौँ, अनि विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत हाम्रो आवाज तपाईँहरू समक्ष पुगिरहेको छ। देशभरिका 3 दर्जन बढी रेडियो स्टेसनहरूबाट प्रत्यक्ष र 1 दर्जन जस्तो रेडियोहरूमा विभिन्न समयमा तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ। जानकारी दिनुपर्छ, आज बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँ काठमाडौँको अनलाइन रेडियो यामजे मार्फत तपाईँ सुन्न सक्नुहुन्छ विश्वभरि एकैसाथ, अनि पूर्वदेखि पश्चिम सम्मका विभिन्न रेडियो तरङ्गहरूबाट विभिन्न विभिन्न समयमा तपाईँ kollywood.com सुन्नुहुन्छ। नेपाली फिल्म इन्डस्ट्री यतिखेर कुन धारमा अगाडि बढिरहेको छ, हामी त्यो जानकारी दिन्छौँ। कलाकार, निर्माता, निर्देशकहरू के गरिरहेका छन्, kollywood इन्डस्ट्रीभित्र भित्रिएका चलचित्रहरूले बक्स अफिसमा कस्तो कलेक्सन गर्न सफल भएका छन्, हामी यो जानकारी पनि तपाईँलाई दिन्छौँ। र लेटेस्ट टाइममा कुन कुन चलचित्रहरू प्रदर्शन भइरहेका छन् र प्रदर्शित चलचित्रको अवस्था कस्तो छ, र आगामी बहुप्रतीक्षित चलचित्रको अवस्था कस्तो छ, त्यसको प्रमोसन कुन ढङ्गबाट भइरहेको छ, र ती चलचित्रको कथावस्तु र त्यसको निर्माण पक्ष कस्तो अवस्थामा रहेको छ, हामी यही विषयमा कुराकानी गर्ने गर्छौँ र जानकारी दिने कोसिस गर्छौँ तपाईँ सम्पूर्ण चलचित्रका प्रेमीहरू समक्ष हामी त्यसरी पुग्ने गर्छौँ। आजको यो श्रृङ्खलामा पनि मैले अगाडि नै जानकारी दिइसकेको छु, माघ 16 गतेदेखि अल नेपाल प्रदर्शन आरम्भ हुन लागिरहेको चलचित्र टाइगर द रियल हिरोभित्रका मेकर्स र आर्टिस्टलाई मैले यहाँ निम्त्याएको छु। आजको यो श्रृङ्खलामा नेपाली चलचित्र उद्योगमा नायिकाको रूपमा आफ्नो छवि अत्यन्त माथि पुगाइसक्नु भएकी नायिका सुभिक्षा थापा हुनुहुन्छ, जसको छवि निर्माताको हैसियतमा पनि उत्तिकै मजबुत छ। यसअघि मिस नेपाल नामको अत्यन्त सफल चलचित्र निर्माण गरेर इन्डस्ट्रीमा राम्रै छाप छोड्न सफल हुनुभएको थियो उहाँले। भनेदेखि राजु गिरी अर्को यो नाम kollywood इन्डस्ट्रीमा नचिन्ने र नसुन्ने त सायदै कम हुनुहुन्छ होला, अत्यन्त सफल चलचित्र निर्देशन गर्ने एकजना राम्रा निर्देशकको कोटीमा पर्ने नाम हो यो राजु गिरी, र उहाँहरू दुवैजनालाई मैले आज निम्त्याएको छु। निर्देशक राजु गिरी र नायिका निर्मात्री शुभेच्छा थापा आजको यो श्रृङ्खलामा हामीसँग सँगै हुनुहुन्छ, स्वागत गर्न चाहन्छु दुवैजनालाई। स्वागत छ। हजुर नमस्कार। हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई पनि। सन्चै हुनुहुन्छ? हजुर, ठिक छौँ हामी। अब निर्देशक राजु गिरी र नायिका सुभेच्छा थापा, जसको यो केमिस्ट्रीमा टाइगर द रियल हिरो आगामी माघ 16 गतेदेखि अल नेपाल प्रदर्शन हुन लागिरहेको छ, यही विषयमा आज हामी केन्द्रित भन्छौँ। अब सुरुवात गरौँ निर्देशकबाटै, सायद होइन निर्देशक हुनुहुन्छ अनि त्यसपछि बल्ल नायिका आउने होला, होइन राज सर? हजुर, टाइगर द रियल हिरो अब कस्तो खालको चलचित्र हो यो? त्यो टाइगर अब सर्वप्रथम त म के भन्न चाहन्छु भने हाम्रा जति पनि एफएम सुनेर बस्नुभएको श्रोताहरूलाई म नमस्कार भन्न चाहन्छु। र टाइगर द रियल हिरो भनेको टाइटलैमा एक्सन मुभी लाग्छ, जहाँसम्म लाग्छ, नाम सुन्दाखेरि साउथको जस्तो लाग्छ होइन। यो एउटा कमर्सियली कमेडी र एक्सन लभ स्टोरी सब मिक्स एउटा मसालेदार चलचित्र बनाएको हो मैले, किनभने एउटा साङ्गीतिक रूपमा पनि सबल भइसकेको छ र सम्पूर्ण चिजलाई चाहिँ मैले एउटा योभन्दा पहिला चाहिँ मेरो लगभग सिम्पल नामहरू हुन्थ्यो, यसबारे चाहिँ मैले अलिकति साउथबाटै प्रभावित भएको भएर एउटा त्यस्तो एउटा चलचित्र एक्सन चलचित्र बनाउन भन्ने सोचाइ भएर योभन्दा अगाडि ग्ल्यामर बनाइयो, लभ स्टोरी बनाइयो होइन, त्यो भएर चाहिँ यसमा चाहिँ अलिकति त्योभन्दा अलिकति ट्र्याक चेन्ज गरेर यो चलचित्रको लाई चाहिँ बनाएको हो। त्यो भएर यो चाहिँ नामै सुन्दाखेरि एक्सन मुभी नै हो। भनेपछि यो अलिकति लभ सेन्टिमेन्टलाई क्याच गरेर तपाईँले चाहिँ योभन्दा अघिका चलचित्रहरू तयार पार्नुहुन्थ्यो, निर्देशन गर्नुहुन्थ्यो होइन? बिन्दास टू बिन्दास अत्यन्त चलेका चलचित्रहरू हुन् होइन, यो भित्रका गीत सङ्गीतहरू पनि उत्तिकै हिट बनेका छन्। अब टाइगर द रियल हिरोमा पनि गीत सङ्गीतहरू त कम छैनन् र पनि यो एउटा एक्सन थ्रिलरमा आधारित चलचित्र हो भन्ने कुरा यहाँले जानकारी दिँदै हुनुहुन्छ। अब सुभेक्षा थापाको चाहिँ योभित्र रोल कस्तो छ त सुभेक्षाजी? यो चलचित्रभित्र शुभेच्छाजीको एउटा चाहिँ एउटा फ्यामिलीमा चाहिँ एकदम माया गर्ने बहिनीलाई असाध्यै माया गर्ने एउटा क्यारेक्टर हो र त्यहीमा चाहिँ एउटा सिम्पल क्यारेक्टर हो जुन भोलि चलचित्र हेरिसकेपछि थाहा पाउनुहुन्छ भोलि, किनभने उहाँलाई जस्तो सुट गर्थ्यो मैले त्यही अनुसार नै यो चलचित्रमा दिएछु र यो चलचित्रले चाहिँ उहाँलाई चाहिँ धेरै चलचित्र चलेको खण्डमा होइन धेरै प्लस पोइन्ट गर्छ, किनभने उहाँले अहिलेसम्म र गर्नुभएको छैन जस्तो लाग्छ यस्तो क्यारेक्टर। सुविधा चाहिँ के भन्नुहुन्छ अब तपाईँ यो चलचित्र टाइगर द रियल हिरोभित्र कसरी आउनु भएको छ? हजुर, राजुजीले भनेको जस्तै, जस्तो भने अहिलेसम्म मैले जति पनि चलचित्रहरूमा काम गरेँ भनौँ न 30-35 मेरो जुन चलचित्रहरू छ दर्शकले धेरैले हेरिसक्नु भएको छ, तर एक किसिमको एउटा डासिङ जुन हिरोइनजम जुन क्यारेक्टर जुन एउटा गर्नुपर्ने थियो स्टार्टिङ टु इन्डिङ एउटा फिल्मले जुन मलाई न्याय गर्नुपर्ने थियो त्यस्तो खालको एउटा क्यारेक्टर वाइज एउटा रोल वाइज मैले चाहिँ यो फिल्ममा काम गर्ने मौका पाएको छु जुन राजुजीले मलाई चाहिँ भनौँ न प्ले गराउनु भएको छ। र एउटा भनौँ न एउटा मान्छेको आफ्नो एउटा स्टारडम हुन्छ, त्यो स्टारडम ममा जुन पर्सनालिटी छ त्यो पर्सनालिटीलाई क्याच गरेर उहाँले फिल्ममा प्ले गराउनु भएको छ मलाई, भन्नाले मलाई सुहाउने क्यारेक्टर र मलाई प्ले गराउँदा मिल्ने र भनौँ न दर्शकले पनि भोलि फिल्म हेरेपछि थाहा पाउनुहुनेछ जुन रोल मैले खेल्न पाएको छु त्यो मलाई एकदमै सुहाएको छ अहिलेसम्मको च्यारिटी सो र धेरै दर्शकले हेरिसक्नु भएको छ र उहाँहरूको प्रतिक्रिया अनुसार चाहिँ मलाई सुहाउने क्यारेक्टर भनौँ न एउटा मैले चाहे जस्तो र मैले सोचे जस्तो राम्रो एउटा रोल खेल्ने मौका पाएको छु। भनेपछि सुभेक्षा थापा अहिलेसम्म जुन रुना धोना या चाहिँ एउटा ग्ल्यामर तरिकाले आउने नायिका होइन, हुन त तपाईँको हामीले नेगेटिभ रोलहरू पनि धेरै सानो पर्दादेखि ठुलो पर्दासम्म नदेखेको पनि होइन, तर अब चाहिँ तपाईँको जुन यो एउटा बोल्ड क्यारेक्टरको रूपमा टाइगर द रियल हिरोभित्र तपाईँ जुन किसिमले प्रेजेन्टेसन आफ्नो दिँदै हुनुहुन्छ योबाट कुन किसिमको हाइट निर्माण गर्ला त सुभेक्षा थापाको, तपाईँको अपेक्षा कस्तो छ? हजुर, अपेक्षा हामी सबै टिमले नै लिएको छौँ। अब भनौँ न वा राजु गिरीजी हुनुहुन्छ जसको फिल्म अहिलेसम्म सायद फ्लप कुनै पनि भएको छैन, एउटै फिल्म हो र उहाँको साथसाथै म पनि मिसिएको छु यो चलचित्रमा र टाइगर टिम चाहिँ भनौँ न बिन्दास 1 बिन्दास 2 सबै टिम हामी जोइन भएर काम गरिराखेका छौँ जुन कलाकारहरू पहिला नै उहाँहरू पनि हिटै भइसक्यो। यसमा एकजना म मात्र एउटा बाहिरको यस्तो कलाकार आएर यो टिममा आएको छु कि भनौँ न अब उहाँहरूले चाहिँ मलाई प्ले गराउनु भएको छ, जहाँसम्म मलाई लाग्छ हाम्रो दर्शकको अगाडिको माया अहिले पनि त्यो फेरि रिपिट हुन्छ होला, उहाँहरूले मन पराउनु हुन्छ होला यो चलचित्रलाई र राजुजीको यो चलचित्र पनि हिट हुन्छ आशावादी छौँ हामी एकदमै र मैले पनि सक्दो प्रयास गरिराखेको छु कि यो चलचित्रमा कुनै कमजोरी नहोस्, सुपर डुपर हिट होस् यो चलचित्र, यसको लागि मैले के गर्नुपर्छ मेरो तर्फबाट गर्ने हरेक कोसिस म गर्दैछु, जारी छ, हामी गर्दै पनि छौँ सबै टिमै मिलेर. पब्लिसिटीको क्रममा हुन्छ कि दर्शकलाई कसरी कन्भिन्स गरेर हुन्छ कि होइन, चाहे मैले नै भनौँ न अब एउटा आर्टिस्टको रूपले उहाँहरू सामु गएर उहाँहरूलाई रिक्वेस्ट गरेर हुन्छ कि भनौँ न, यस्ता यस्ता धेरै कार्यक्रमहरू राख्दै भए पनि हामीले चाहिँ यो चलचित्रलाई हिट बनाउने क्रममै छौँ र यो चलचित्र हिट हुन्छ भन्ने आशावादी नै छौँ हामी. राजुजी, अब जस्तो तपाईँले बनाउने चलचित्रहरूमा कलाकारहरू पनि केही नयाँ केही पुराना मिक्सअप गरेर तपाईँ ल्याउनुहुन्छ र सबैलाई हिट बनाएरै छोड्नुहुन्छ होइन. अब यो टाइगर द रियल हिरोभित्र चाहिँ कलाकारहरूको केमिस्ट्री कसरी मिक्सअप गर्नुभएको छ, तपाईँले कसरी मिलाउनु भएको छ? अनि यसको स्टोरी वाइज नै अब लगभग यसमा पनि मैले दुईवटा नायकलाई चाहिँ डेब्यू गरिराखेको छु होइन, किनभने पहिलाको चलचित्रहरूमध्ये जुन अब जुन हाम्रो दर्शकहरूले हेर्न चाहेको भन्दा अलिक फरक, जस्तै म्युजिक भिडियोको हाम्रो सुरज राणा भट्टलाई यसबाट डेब्यू गरेको छु होइन. अनि किनभने अब चलचित्र एउटा राम्रो बन्नलाई एउटा सबैको एउटा साथ चाहिन्छ र यो चलचित्रमा चाहिँ मैले जहाँसम्म लाग्छ यो चलचित्र हेरिसकेपछि मैले सबैलाई न्याय दिएछु, किनभने क्यारेक्टर वाइजै नै सबैलाई चाहिँ बराबर प्ले छ, तर चाहिँ कोही तलमाथि कोही छैन, किनभने स्टोरी वाइजै त्यो छ. किनभने अहिले स्टोरी भन्दाखेरि चाहिँ अलिकति होला, त्यो हिसाबले चाहिँ मैले चाहिँ सबै कलाकार छन् त्यो कलाकारलाई चाहिँ एउटै राम्रो उनीहरूले चाहिँ जति सक्दो र एउटा उहाँहरूलाई चाहिँ भोलि पछिका दिनहरूमा चाहिँ अर्को मुभीलाई प्लस पोइन्ट गर्नेहरू नि रोल छ, तर यो टाइगर द रियलहरूमा त्यस्तै छ. एउटा कुरा चाहिँ मलाई जान्न मन लागिहाल्यो, जस्तो दुईजना नायकहरू यसमा डेब्यू गर्दै हुनुहुन्छ होइन, नयाँ फेस इन्डस्ट्रीमा भित्रिँदै छन् दुईवटा, अब यो टाइगर चाहिँ को हुनुहुन्छ चलचित्रमा? यो यस्तो टाइगर भन्ने साथ अब टाइगर भन्न मिल्दैन, किनभने एउटा सस्पेन्स नै हो, जुन अब भोलि अशोक भुइँयाल पनि हुनसक्छ, सुशान्त कार्की पनि हुनसक्छ, सुरज राणा भाट्ने हुनुसक्छ, शुभेच्छा थापा पनि हुनसक्छ. टाइगर भन्ने चिज चाहिँ अब जो उसले टाइगरको काम गर्छ, जुन टाइगरको काम गर्छ त्यही नै टाइगर हुन्छ. भोलि चलचित्र हेरिसकेपछि दर्शकहरूले पत्ता लागिहाल्छ. अहिले मैले भन्दाखेरि चाहिँ त्यो अलिकति भन्नुभन्दा नराम्रो भन्नु नै ठिक होला भनेपछि सस्पेन्समै राखेकै राम्रो होइन. ओके, हामी कलिउड डट कममा छौँ, गोर्खा एफएम 93 MHz मार्फत काठमाडौँ र यसको आसपासमा तपाईँ सुन्दै हुनुहुन्छ कलिउड डट कम, अनि हामी विश्वभरि एकै साथ अनलाइन साइट मार्फत पुगिरहेका छौँ www.gorkhafm.com मार्फत र देशभरिका तमाम रेडियो स्टेसनका अनलाइन साइटहरू मार्फत पनि हामी विश्वभरि तपाईँहरू समक्ष पुगिरहेका छौँ. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका 3 दर्जन बढी रेडियोहरूबाट प्रत्यक्ष यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ भने विभिन्न समयमा 1 दर्जन जस्तो रेडियोहरूमा तपाईँ kollywood.com सुन्नुहुन्छ. जानकारी दिनुपर्छ, विभिन्न समयमा तपाईँ पूर्वको सप्तकोशी रेडियो र पश्चिमका रेडियो हापुरे, रेडियो तुलसीपुर, रेडियो प्रकृति, रेडियो झरना र प्युठान र त्यसको आसपासमा रेडियो मान्डवी मार्फत तपाईँ हामीले सुन्न सक्नुहुन्छ र आफूलाई मन लागेको समयमा फुर्सदको समयमा जुन बेला पनि www.thulopardha.com र www.airavati.com मार्फत kollywood.com स्पर्श गर्न सक्नुहुन्छ र नेपाली चलचित्रभित्रका ताजा ताजा अपडेट इन्फर्मेसनहरू लिन सक्नुहुन्छ. आजको यो श्रृङ्खलामा मैले माघ 16 अल नेपाल प्रदर्शन हुन लागिरहेको चलचित्र टाइगर द रियल हिरो भित्रबाट कलाकारहरूलाई निम्त्याएको छु. निर्देशक राजु गिरी आज मसँग हुनुहुन्छ, जसले नेपाली चलचित्र उद्योगमा 7-8 चलचित्रहरू दिइसक्नु भएको छ र एक चलचित्र पनि फ्लप भएको छैन, हरेक चलचित्रहरू सुपरहिट बनेका छन् भनेदेखि अत्यन्त कुशल नायिका कुशल निर्मात्री शुभेच्छा थापा पनि आजको यो श्रृङ्खलामा हामीसँग सँगै हुनुहुन्छ. कुराकानीलाई हामी जोड्दै जानेछौँ. यतिखेर पालो भएको छ अर्को एउटा साङ्गीतिक आवाजको, हामी राख्न चाहन्छौँ टाइगर द रियल हिरो भित्रबाटै एउटा साङ्गीतिक कोसेली. हामी शान्तिप्रियको शब्द रहेको छ यसमा भनेदेखि अर्जुन पोखरेलको सङ्गीत रहेको छ अनि स्वर कसको रहेको छ यसमा? शिव परियारको आवाजमा रहेको यो गीत तपाईँहरू समक्ष हामी राख्न चाहन्छौँ, स्वीकार्नुहोस्. दुखी बनाएर जिउनु छैन मलाई, तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई, म हाँस्न सक्दिन म बाँच्न सक्दिन, तिम्रो मन जलाइ जलाइ तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई, तिमीलाई दुखी दुखी बनाएर जिउनु छैन मलाई। केही पल बाँच्न सक्छु म तिमी बिना, एकै पल नै बाँच्न सक्दिन। हावा बिना केही पल बाँच्न सक्छु म तिमी बिना, एकै पल नै सुन सदिना। तिमी संग छुटिएर जिउनु छैन मलाई, म हाँस्न सक्दिन म बाँच्न सक्दिन। तिम्रो मन जलाई जलाई तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई, दुखी बनाएर जिउनु छैन मलाई। धरती बिना को जीवन बरु सोच्न सक्छु म तिमी बिना को जीवन सोच्नै सक्दिन। धरती बिना को जीवन बरु सोच्न सक्छु म तिमी बिना को जीवन सोच्नै सक्दिन। तिम्रो बारे नराम्रो सोची जिउनु छैन मलाई। एउटै थालोमा एउटै थालोमा अब एउटै थालोमा होइन के एउटै थालोमा एउटै थालोमा भन्या फर्निसिङ र फर्निचर अब एउटै थालोमा। हाम्रा सेवाहरू कार्पेट, पर्दा, पाइप, भर्टिकल फिनिसिङ, पार्केट फ्लोरिङ, टाइल्स, वालपेपर, स्टिकर, म्याट्रेस का साथै फर्निचर र फर्निसिङका सामानहरू अर्डर अनुसार बनाइन्छ। विस्तृत जानकारीका लागि रामचरण गोर्खाली अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर, क्रिस्ट बैंक नजिकै कालीमाटी काठमाडौँ। सम्पर्क फोन 98410-11695, 98511-82407, 01-42-84549। साथै होम डेलिभरीको सुविधा पनि छ। म त हैरान भइसके, घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन, के गर्ने होला। कतै तपाईँलाई पनि यस्तै भएको छ कि? आउनुहोस्, जन्म कुण्डली, चिना, हस्तलेखन, कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा, विवाह मिलन, प्रेम यात्रा, मुहूर्त सम्बन्धी सम्पूर्ण कार्य तथा रुबी, मोती, मुगा, पन्ना, पुष्पराज, ओटपल, जर्किन, नीलम, रुद्राक्ष तथा कालो घोडाको टाप जस्ता ग्रह रत्न ग्यारेन्टीका साथ उपलब्ध गराइन्छ। सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुरु वशिष्ठ कुमार, कुमारी पाटी, ललितपुर, 98493285686। याद गर्नुहोस्, यहाँ ज्योतिष, हस्तरेखा, वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ। अब विभिन्न स्वास्थ्य समस्याहरूको निःशुल्क परीक्षण। के तपाईँ पिनास, बात, ढाड दुख्ने समस्या, जन्डिस, पायल्स, फिस्टुला, पेटको रोग, ग्यास्ट्रिक, पथरी, पिसाब सम्बन्धी र विभिन्न स्त्री रोग सम्बन्धी समस्याहरूबाट पीडित हुनुहुन्छ? यही पौष 26 गते विशेषज्ञहरूबाट यी सम्पूर्ण स्वास्थ्य समस्याहरूको निःशुल्क परीक्षण हुँदैछ। धमाधम नाम दर्ता भइरहेको हुँदा तपाईँ पनि आजै सम्पर्क गर्नुहोस्। दरबार आयुर्वेद औषधालय, सिंहदरबार, पूर्वी गेटको ठ्याक्कै अगाडि, अनामनगर काठमाडौँ। सम्पर्क 9845-5771-91 9860-16-74-06। लौ न डाक्टर बाबु, ढाड कम्बर कटकटी दुखिरहेछ, हात खुट्टाका जोर्नीहरू सबै दुखेका छन्, जिउरो घुँडा दुख्ने सुन्निने भइरहन्छ, पानीमा काम गर्दा छालाको रङ निलो भएर आउँछ। ए, यस्तो लक्षण त बाथ रोगकै हो आमा, अरू के हुन्छ तपाईँलाई? के भएको छैन र डाक्टर बाबु? पिडौला, घुरगुच्चा, पैताला दुख्ने, पोल्ने र झमझम गर्छ, बेलुकी फकमन्दो ज्वरो नि आउँछ। ओहो, ल तपाईँलाई बाथ रोग नै लागेको रहेछ आमा। यो कुनै पनि उमेरकाले लाग्न सक्छ। यो रोग लागेपछि हात गोडाका जोर्नी बिग्रने, खिएर बाङ्गिएर कुरूप हुने हुँदा समयमै उपचार गराउनु पर्छ आमा। हजुर, भर पर्दो सेवाका लागि सधैँ सम्झनुहोस् गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्र, गोङ्गबु काठमाडौँ, गोङ्गबु चोकबाट 50 मिटर अगाडि गणेशस्थान जाने बाटो तर्फ मल्ल भवनमा। सम्पर्क 4-35-43-20। किया नलग्ने भन्ने जस्ता छ, घर घरमा यसकै छानो छ, नेपालीको विश्वासिलो जस्ता पाता यो चुरासा, रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास। हुलास भए अरू किन खोज्ने? थारू समुदायको महान राष्ट्रिय पर्व माघीको सुखद अवसरमा थारू माघी महोत्सव 2071 आउनुहोस्। यही माघ 1 गते टुँडी खेलमा थारू महोत्सवमा सहभागी हुनुहोस्। महोत्सवका आकर्षणहरू पौष 30 गते बिहान 8 बजे मोटरसाइकल र्याली, माघ 1 गते सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाद्वारा महोत्सव समुद्घाटन, थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, आफ्नै वेशभूषा थारू परिकारमा तपाईँ पनि रमाउनुहोस्। थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान। आयोजक थारू माघी महोत्सव, मूल आयोजक समिति 2071। यहाँले दौरा सुरुवाल त लाउनु भएन नि? लाइएन। किन, मन नपरेर हो? होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर। ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौं। प्रसङ्ग होइन, आजलाई यतिमै रोकौं पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन। कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम पनि, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र, फोन नम्बर 42-26-397 42-26-397। जिन्सका कपडा धेरैले लगाउँछन्। हाम्रो अफिसमा विष्णु अनि सुभाष सरकै जिन्सका कपडाको बढी चर्चा चल्छ, कारण उही त हो नि, श्री शिवशंकर जीन्स टेलर्स शंखमुल। अनि तपाईको? मेरो पनि उही हो, श्री शिवशंकर जीन्स टेलर्स शंखमुल। लेडीज र जेन्ट्स दुवैका लागि अर्डर बमोजिम जीन्सका सम्पूर्ण डिजाइनका कपडा तुरुन्तै तयार गर्नुका साथै रिपेयरिङका लागि उत्कृष्ट टेलर्स श्री शिवशंकर जीन्स टेलर्स शंखमुल, जनता बैंकको ओरालो सकिने बित्तिकै, फोन 98-08-1727-69। Action, comedy, love story. Mama trainer, yar, jo koi bani urcha, idhi usle dekhe bani. O jasma sundariya cha, o jasma subhas cha, jasle dinna dhoka, o jasma biswas cha. Romance le bhari purna. Nepali chalchitra sambandhi sampurna jankari samitiyeko ekmatra karyakram Kollywood.com. जसको अरू केही विकल्प छैन। काठमाडौँमा हामी गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा छौँ। 93 मेगाहर्जको तरङ्ग मार्फत काठमाडौँ र यसको आसपासको क्षेत्रमा तपाईँ कलिबुड डट कम सुन्दै हुनुहुन्छ अनि विश्वभरि एकैसाथ हामी अनलाइन साइट www.gorkhafm.com मार्फत तपाईँहरू समक्ष पुगिरहेका छौँ अनि देशभरिका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका रेडियो तरङ्गहरू मार्फत देशभरि र विश्वभरि तिनै रेडियोहरूका अनलाइन साइटहरू मार्फत तपाईँहरू समक्ष हाम्रो आवाज पुगिरहेको छ र हाम्रो यो आवाज तपाईँहरू www.thulopardha.com र www.airavati.com मार्फत आफ्नो फुर्सदको समयमा जतिखेर पनि हामी तपाईँहरू समक्ष पुग्छौँ र तपाईँ हामीलाई ग्रहण गर्न सक्नुहुन्छ र आज बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो यमजे मार्फत पनि तपाईँ हामीलाई स्पर्श गर्न सक्नुहुन्छ। यो जानकारी हामी दिन्छौँ। कलिबुटी नगरीभित्रका ताजा अपडेटहरू हामी गरिरहेका छौँ र माघ 16 गतेदेखि अल नेपाल प्रदर्शन हुन लागिरहेको चलचित्र टाइगर द रियल हिरो यही चलचित्रभित्रका निर्देशक र नायिकालाई आज मैले निम्त्याएको छु। निर्देशक राजु गिरी र नायिका सुभेक्षा थापा आजको यो श्रृङ्खलामा प्रत्यक्ष साक्षात्कारमा जुटिरहनु भएको छ। फेरि पनि कुराकानीलाई अगाडि बढाउँ। राजु सर, एउटा यो बिचमा यो हुन्छ नि जस्तो चलचित्र निर्माण हुने क्रममा अनेक किसिमका घटना परिघटनाहरू घट्ने गर्छन् होइन, एउटा कुरा जानकारी लिइहालौँ, यो कहिलेदेखि आरम्भ गर्नुभएको थियो यसको सुटिङ? सुटिङ हामीले गरेको चाहिँ लगभग चलचित्र अब मार्क्सर 1 वर्षै हुन्छ, लगभग 1 वर्ष हुन्छ है। 1 वर्षको एक्सर्साइजबाट निर्माण हुने चलचित्र टाइगर द रियल हिरो माघ 16 गतेदेखि अल नेपाल लाग्न लागिरहेको छ अनि यो भित्रका म्युजिक भिडियोहरू पनि सबै बनिसके है। एकदमै हिजो अस्ति मात्रै एउटा कुन म्युजिक भिडियोको त्यो मापसले माऱ्यो होइन भन्ने गीतको छायाङ्कनको कुराहरू हामी कहाँ न्युजमा आइरहेको थियो र यो अलिकति कन्ट्रोभर्सीमा पनि फस्यो क्या अरे। हजुर है, सुषमा कार्कीलाई पहिला अनुबन्धित गर्नुभएको थियो यो अलिकति आइटम सङ टाइपको भएको हुनाले पनि, तर पछि उहाँले समय दिन सक्नु भएन र अर्की नायिका सगुन साईलाई तपाईँले राख्नुभयो, तर सुषमा कार्कीले आरोप फेरि लगाउनु भएछ तपाईँलाई होइन, मलाई निर्देशकले चाहिँ अलिकति चाहिँ अप्ठ्यारोमा पार्नुभयो होइन, उहाँले चाहिँ मलाई यसरी चाहिँ निकाल्नुभयो टाइपको केही कुराहरू राख्नु भएछ, खास कुरा के हो यो कन्ट्रोभर्सीमा कसरी आयो यो कस्तो भने, जस्तै हाम्रो सुषमा कार्की जुन मेरो बिन्दास 2 मैले चलचित्रमा उहाँलाई खेलाइसकेको जुन मेरो चलचित्रबाटै सफल हुनुभएको बिन्दासनबाट होइन, अनि त्यस पछाडि मैले चाहिँ के भने नि त मेरो त्यो चलचित्रका कलाकारहरू सबै छन् भने एउटा सुषमा कार्की पनि किन इन नगर्ने एउटा आइटम गानामा भने मेरो त्यो सोचाइ भएर चाहिँ त्यो गाना पनि मापसेले माऱ्यो भने चाहिँ म अस्ति च्यारिटीको लागि बाहिर गएँ, त्यही गीत भयङ्कर हिट भएर रहेछ होइन, अनि मैले चाहिँ अब त्यो चलचित्रमा चाहिँ त्यो कास्टिङमा त्यो गीत राखेको थिएँ फर्स्ट अनि किनभने त्यो गाना अब 2 गीत हिट भइसकेको छ, अब एउटा किन चाहियो भन्ने मेरो सोचाइ थियो त्यो गीत उसमा मात्र, अनि पछि चाहिँ यसो सोचेँ गीत हिट भइसकेपछि त भिडियो किन नगर्ने, अनि भिडियो गरिसके पछाडि अब जस्तै अब शुभेच्छाजी नायिका हुनुहुन्छ अनि एउटा आइटम गानामा चाहिँ अब जस्तै स्टोरी वाइज चाहिँ नमिल्ने भएर, नत्र चाहिँ मैले शुभेच्छाजीलाई गराउनेवाला थिएँ तर स्टोरी अनुसार मिल्दैन, अनि त्यही भएर चाहिँ अनि मैले चाहिँ सुषमा कार्कीसँग लगभग 5-7 दिन कुरा भयो, अनि अघिल्लो दिन जो भोलि सुटिङ हो शुक्रबार बेलुकासम्म 11 बजीसम्म हुन्छ भन्ने भयो, ल म भोलि कति बजी कहाँ के भन्ने भयो, त्यस पछाडि चाहिँ मैले लगभग उहाँलाई चाहिँ मिनिमम 40-41 कल हाने अनि रिसिभ भएन, रिसिभ किन भएन भने उहाँले चाहिँ एउटा लोकेसनमा गर भन्नुभएको थियो, त्यो म एउटा डाइरेक्टर भएपछि त्यो लोकेसनमा गर्नु जरुरी छैन कि मेरो हिरोइनले लोकेसन ऊ गर्ने होइन, उहाँले पठाउनु भयो ठमेल गएँ हेरेँ अनि अब अनि उहाँसँग पैसाको रेट पनि सब मिलिसक्यो, तर अनि जस्तो त्यो मेरो जुन लोकेसन हो त्यो लोकेसन म यो मेरो टिपिकल ऊ म गर्दिनँ अब त्यस्तै हुन्छ त्यो गर्दिनँ भने पछाडि उहाँको अनि त्यस पछाडि उहाँले चाहिँ त्यो उहाँले भनेको लोकेसन नभएको भएर नगर्नु भएको, तर खास वास्तवमा मलाई त खासै असर परेन किनभने भोलि चाहिँ एउटा कलाकार भइसके पछाडि जुन मलाई अब जस्तो बिन्दास 2 दुःख पाएर त्यही पनि मैले एउटा पछि राम्रो हुनुहुन्छ भनेर मैले त्यो सपोर्ट गरेर गरे एउटा टिमवर्क भनेको दुःख सुख कहिले हामीबाट पनि कसैलाई दुःख हुन्छ भने त्यो हिसाबले गरेँ, अनि भोलि पछि रिसिभ गर्नु भने मलाई 12 बजीसम्म तनाव भयो, फिल्म इन्डस्ट्रीको प्रायः हिरोइनहरूलाई सबैलाई फोन गरेँ पाँच मिनटमा आउने त प्राय कोही सम्भावना छैन, भोलि त्यो छुट्टी भयो आज भन्दा हो। अनि अरू सबैले चाहिँ जस्तै कोही हस्पिटल लगायत, अरू सबै आफ्नो काममा हिँडिसकेका थिए। अनि मैले लास्टमा चाहिँ सगुनजीलाई सम्झेँ अनि उहाँ पाँच सात मिनटमा आइपुग्नु भयो लोकेसनमा, आउनुभयो। अनि त्यसपछि मैले भिडियो सुटिङ गरेँ। मलाई त्यो जिन्दगीमा यो फिल्मभरिमा तनाव भएको दिन नै त्यही हो, अहिलेसम्म त्यो बिन्दासमा नि भएन। बिन्दास किनभने त्यहीमा चाहिँ बिन्दासमा भयो भए हाम्रो प्रड्युसर हुनुहुन्थ्यो, जसबाट नि आउने सम्भावना हुन्थ्यो होइन। त्यहीमा चाहिँ अब हामी सोझो मान्छेहरूले चाहिँ कसै अब हुँदैन हुन रहेछ। अनि फेरि कलाकारले पनि आफ्नो कला जुन एक्टिङ गर्ने त्यो देखाउन सकेन भने त्यही भएर पतन भएको जस्तो लाग्छ कि। अहिले लगभग फिल्म त्यस्तै धोका दिने मान्छेहरूको हातमा एउटा फिल्म पनि छैन नि। अनि के त यो जस्तो सुषमाजीले तपाईँसँग केही बिचमा केही खटपट भएको थियो केही भएको थियो कि उहाँले किन यसरी लास्ट टाइम उहाँले भोलि आउँछु भनेरै धोकाइदिए, किनभने केही थिएन। बिन्दास वान टूमा भएको थियो होइन, त्यस पछाडि हामी चाहिँ सल्भ भएर लगभग भेटघाट भएर कुरा पनि भइसक्यो होइन, लोकेसन पनि भयो, पैसाको डिलिङ पनि मिल्यो। अनि भोलि ल आउँछु है भन्ने अनि भने पछाडि उहाँ आउनु भएन, नआएपछि तनाव हुन्छ। त्यो उहाँको पहिल्यैदेखिको बानी हो जहाँसम्म लाग्छ मलाई। ए भनेपछि टाइम दिने अनि पछि चाहिँ धोका दिने मेरो त्यही होइन, जस्तै मेरो बिन्दास टुमै हेर्नु न त क्लाइमेक्समा चाहिँ ऊ आउँछु भने अर्कोमा टाइम दियो, अब हाम्रो प्रड्युसरहरूले लिनु पठाएँ। इन्डिङमा चाहिँ मैले भोलि दर्शकहरूलाई राम्रो हुन्न कि भनेर दर्शकहरूलाई चाहिँ मैले लास्टमा चाहिँ इन्डिङमा चाहिँ त्यो मरेको ठाउँमा इन गराएँ। दर्शकहरूले त थाहा पाएन, तर हामीलाई थाहा छैन, नत्र हामीले पहिला कसरी लान्थ्यौँ भन्ने त हामीलाई क्लाइमेक्समा हामी डाइरेक्टरलाई थाहा हुन्छ नि। इन्डिङमा चाहिँ अब हिरोइन लास्टमा आएर भने त फिल्म को सुरुबाट छ लास्टमा भएन भने त तँको क्यारेक्टर त दर्शकले खोज्छ। अनि लास्टमा चाहिँ क्यारेक्टर मारिसके पछाडि रुन चाहिँ ल्याएको थिएँ कि, त्यस्तो प्रब्लम नि भएछ। त्यही हुँदा अहिले चाहिँ समय परिवर्तन भयो, केही चेन्ज भयो कि भन्ने हिसाब लाग्यो। किनभने आफूलाई जस्तो मलाई लक लाग्छ भने मैले चाहिँ लिँदा अलिकति दुःख भए पनि लिँदा राम्रो हुन्छ भन्ने मेरो सोचाइ हो। त्यो हिसाबले अब जे भयो अब ठिकै भयो भन्ने लाग्छ। अब सुबिक छ्याजी, तपाईँले त कसैलाई धोका दिनुभएको छैन नि यो फिल्म खेल्ने क्रममा, यो होइन 30-35-35-36 फिल्महरूमा खेलिसक्नुभयो, यो धोकाको घटनाहरू केही घटेको छ नि तपाईँसँग? अब खोइ प्रायः त्यस्तो केही घटेन जस्तो लाग्छ। प्रायः अब राजुजीलाई पनि थाहा छ, अब म सुटिङ काम भनिसकेपछि कि त अघिल्लो दिनमै कुरा भइराखेको हुन्छ, भोलि कति बजी टाइम भन्दा यति बजी टाइम भनेपछि ठ्याक्क टाइम भन्दा 10-15 मिनट अगाडि पुग्ने बानी छ। अनि अर्को एउटा अलिकति नराम्रो बानी चाहिँ के हो भने, जसको फिल्म जसको काम गरे नि आफ्नै फिल्म सम्झिने, आफै प्रडक्सन बनिदिने हुन्छ नि। अनि त्यो भएर पनि होला सायद अलिकति, ए तिमीहरूले किन सुटिङ ढिला भयो नि, किन ढिला गरेको, अथवा यो टाइममा बोलाउने फेरि यो टाइमसम्म किन ढिला भन्ने कुरा चाहिँ हुन्थ्यो बरु बढी होइन। अनि मलाई प्रायः साथीहरूले नि गाली गर्नुहुन्थ्यो, अर्काको फिल्मको तिमीलाई के को मतलब, जतिखेर उनीहरूको काम हुन्छ हुन्छ, उनीहरूको काम भयो कि भएन अथवा के गर्यो तिमी सोधिरहनु किन जरुरी भन्ने कुराहरू हुन्थ्यो। त्यसपछि मिस नेपालमा जतिको खट्नु भएको थियो, अहिले यो टाइगर द रियल हिरोमा एज अ नायिका रहँदा पनि उत्तिकै खटेको हामीले महसुस गरिरहेछौँ होइन। यो तपाईँको एउटा पोजिटिभ पक्ष पनि होला, किनभने हरेक आर्टिस्ट जो फिल्ममा त्यो अनुबन्धित हुन्छ, जो रहन्छ होइन, उसले सबै चलचित्रलाई आफ्नै भन्ने सम्झ्यो भने पक्कै पनि त्यस भोलि सफल बन्छ होइन, त्यो पोजिटिभ रिजल्ट आउँछ। अब हामी अन्त्यमा पनि छौँ होला, अब टाइगर द रियल हिरो माघ 16 अल नेपाल लाग्न लागिरहेको चलचित्र भएको कारणले गर्दाखेरि नायिका शुभेच्छा थापा, तपाईँले कसरी मोटिभेट गर्नुहुन्छ, कसरी कन्भिन्स गर्नुहुन्छ, कसरी रिक्वेस्ट गर्नुहुन्छ आफ्ना दर्शकहरूलाई, हाम्रा श्रोताहरूलाई? म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भने, अहिले जुन नयाँ कलाकार, नयाँ टिम, नयाँ स्टोरी, नयाँ कुरा भनेर चाहिँ जुन हुमिङ आइराखेको छ एक प्रकारको होइन, अब पुरानो कलाकार कसरी चल्ने भनेर, योभन्दा अगाडि मिस नेपालको कुरामा नि मैले उहाँहरूसँग धेरै कुरा डिस्कस गरेँ, दर्शकसँग नि डिस्कस गरेँ, मिडियासँग नि गरेँ, कोसँग गरेन होला होइन। तर कलाकार कहिले पनि नयाँ र पुरानो हुँदैन, उसले गर्ने क्यारेक्टर वाइज जान्छ, कहाँ कुन ठाउँमा गएर कुन रोलमा कुन कलाकारलाई सुहाएको हुन्छ र कसले गरेको एक्ट राम्रो, त्यो दर्शकले आज हाम्रो इन्डस्ट्रीले त्यो जुन कुरा हुमिङ जुन अगाडि ल्याउँछ, जुन कुरा उसले गर्ने कुराहरू हो, यो कुरा होइन, यो सम्पूर्ण कुरा दर्शकको हातमा छ। भोलि एकचोटि आउनुहोस्, चलचित्र हेरिदिनुहोस्, कस्तो लाग्यो तपाईँहरूकै हातमा छ यो सबै कुरा। अनि राजुजी अब के भन्नुहुन्छ तपाईँको दर्शकहरूको लागि टाइगर द रियल हिरोको बारेमा? हामी अन्त्यमा छौँ, एकदम दर्शकहरूलाई र एफएम सुन्ने श्रोतालाई के भन्न चाहन्छु भने, योभन्दा पहिलाको चलचित्रहरू जति तपाईँले दिलमायादेखि लिएर बिन्दास 1 बिन्दास 2 जति चलचित्र मन पराइदिनु भयो, त्योभन्दा बढी चल मेहनत यो चलचित्रमा गरेछु। यो चलचित्रमा मैले पहिलोचोटि चाहिँ कथा पटकथा संवाद लगाउँ टोटल मैले नै गरेछु र आफै एक प्रड्युसर पनि हो। जति त्यो चलचित्रलाई माया गर्नुभएछ त्योभन्दा बढी चाहिँ यसलाई गरिदिनु होला, किनभने मेरो चलचित्र भनेको यो म यही लाइनमा लागेर तपाईँहरूको मायाले म अझै माथि बढ्ने अवसर पाइन्छ र अनि मेरो आफ्नो कमी कमजोरी के छन् हाम्रो पत्रकार मित्रहरू जसलाई भनिदिँदा पनि त्यो म मेरो कानमा पर्छ। त्यस पछाडि मैले अन्य चलचित्रमा चाहिँ सुधार्ने मौका पाउँछु र माघ 16 गते मेरो चलचित्रमा टाइगर द रियल हिरो लाग्दैछ, एकचोटि हलमा गएर हेरिदिनु होला भन्न अनुरोध गर्छु। कार्यक्रममा आइदिनु भयो दुवैजनालाई धेरै धन्यवाद। थ्याङ्क यू, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। ओके, हामीसँग टाइगर द रियल हिरोका निर्देशक राजु गिरी र नायिका सुभेक्षा थापा आजको यो सायमा हुनुभयो। उहाँहरूको यो चलचित्र माघ 16 अल नेपाल प्रदर्शन हुन लागिरहेको छ र यो चलचित्र बहुप्रतीक्षित चलचित्र पनि हो। नेपाली फिल्म इन्डस्ट्रीमा पछिल्लो समयमा बनिरहेका चलचित्रहरूको धारभन्दा अलिकति फरक खालको धार राजु गिरीले सेन्टिमेन्टलाई लभलाई समेटेर चलचित्रहरू बनाउनुहुन्थ्यो, तर यो पालि चाहिँ एक्सन थ्रिलरमा आधारित यो चलचित्र बनाउनु भएको छ र अत्यन्त दर्शकहरूले यसलाई बहुप्रतीक्षित चलचित्रको रूपमा पनि लिइरहेको हामीले पाएका छौँ। मिडियाको रूपमा हामीले त्यसरी एनालाइसिस गरिरहेका छौँ। आजदेखि तीन चलचित्रहरू नेपाली कलिउड इन्डस्ट्रीमा भिडेका छन्। तथास्तु, आभास र अलविदा नामका यी तीन चलचित्रहरू आजैदेखि प्रदर्शन भएका छन् र यी चलचित्रहरूलाई पनि तपाईँले नजिकको थिएटरमा पुगेर माया गरिदिनुहुनेछ भन्ने विश्वास हामी लिन चाहन्छौँ। जो चलचित्र तपाईँ मन पराउँछ त्यो चलचित्र हेरिदिनुहोस्, माया गरिदिनुहोस् र कुन चाहिँ चलचित्र राम्रो भएन त्यो कमेन्ट पनि गरिदिनुहोस् र हामी समक्ष तपाईँको जस्ताको त्यस्तै कमेन्ट सम्प्रेषण गर्नुभयो भने पनि हामी त्यो कमेन्ट यहाँबाट सम्प्रेषण गर्नेछौँ। यो जानकारी पनि दिन चाहन्छु र माघ 16 लाग्ने चलचित्र टाइगर द रियल हिरोलाई पनि प्रतीक्षा गरेर बस्नुहोला र माया गरिदिनु होला, यो जानकारी हामी दिन्छौँ। र हामी कार्यक्रमको अन्त्यमा छौँ। आजको कलिउड.com को यो श्रृङ्खलालाई बिट मार्नुपर्ने हुन्छ देशभरिका सबै रेडियो स्टेसनहरू र काठमाडौँमा गोर्खा एफएम 93 MHz र विश्वभरि एकैसाथ www.gorkhafm.com को माध्यम सँगसँगै हामीलाई जहाँ जहाँ जुन जुन माध्यमहरूबाट कलिउड.com लाई सुनिरहनु भएको छ ती सबै माध्यमहरूबाट कलिउड.com लाई बिट मार्दै आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु। जाँदा जाँदै हामी टाइगर द रियल हिरोको एउटा अत्यन्त राम्रो गीत रामजी खाँड र पूर्णकला विशीको आवाजमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ, कुसुम भट्टराईका शब्दहरू रहेका छन्, यही गीत तपाईँहरू समक्ष छोड्छौँ र कलिउड.com लाई भेट मार्छौँ। टेक्निकल सपोर्ट गर्ने मेराजी र घनश्याम श्रेष्ठजी दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै आवाजबाट शशी शर्मा मजक यहाँ बिदा हुन्छु। नमस्कार, जय सिनेमा। सत्य मान्छे बिगार्ने छ तिम्रै ओठको लाली, तिम्रै ओठको लाली बेमानी छन् नजर सबका मुटु चिरा पार्ने, तिम्रो नजर छन् कडा ठाउँको ठाउँ मार्ने, ठाउँको ठाउँ मार्ने। हे बिहे गर्छु भन्नेले माझा धर्म नरिसाउन डार्लिङ।